हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु शुभकामना विशेष कार्यक्रम लिएर फेरि पनि हामी तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा छु म प्रतीक्षा। सर्वप्रथम त ज जसले यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिराख्नु भएको छ, इन्टरनेट अनलाइनबाट सुनिराख्नु भएको छ, www.radioarpan.com.np लगइन गरेर तपाईँ सम्पूर्णलाई नववर्ष 2071 सालको यो शुभ उपलक्ष्यमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। र तपाईँ पनि यो समयमा आफ्नो आफन्तहरूलाई, आफ्नो घर परिवार, आफ्नो साथीसङ्गीहरूलाई शुभकामनाका शब्दहरू राख्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556 63 332। यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ। र यति बेला शुभकामना साट्नको लागि कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, नमस्ते। हजुर नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ? तपाईँलाई नयाँ वर्ष 2071 सालको अवसरमा राजको अनि मेरो तर्फबाट धेरै धेरै शुभकामना। धन्यवाद, अनि हजुरहरूलाई पनि मेरो तर्फबाट नयाँ वर्षको शुभकामना छ। अनि दिपेन्द्रजी, हजुर थोरै कुरा गरौँ न, तपाईँको विगतको वर्ष कस्तो रह्यो? हजुर कस्तो रह्यो? 2070 सालमा के कति उतार चढावहरू आए, कस्तो रह्यो समग्रमा 70 साल तपाईँको? राम्रै भयो, ल ठिकै छ। अब 71 सालमा चाहिँ के गर्ने सोच राख्नु भएको छ, कुनै नयाँ प्लानिङहरू छ कि छैन? प्लानिङ छैन, खै 71 सालमा रमाइलो गरौँ कि भनेर जस्तो लाग्यो दिदी। ल ठिक छ, हजुर होस्, आजको दिनलाई रमाइलो बनाउनुहोस्, तपाईँको हरेक दिनहरू रमाइलो पक्कै पनि हुनेछ है। हुन्छ, कार्यक्रममा आउनुभयो धेरै धेरै धन्यवाद छ, छुटौ नमस्कार। दिपेन्द्रजी आउनु भएको थियो कुराकबाट, र शुभकामना विशेष कार्यक्रममा हामी यति बेला रहिराखेका छौँ। तपाईँ पनि आफ्नो घर परिवारलाई, आफ्नो साथीसङ्गीहरूलाई शुभकामना व्यक्त गर्न चाहनुहुन्छ यो शुभ अवसरमा भनेदेखि फोन गर्नुहोस् हामीलाई 0556 63 332। यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो दिदी नमस्ते। हजुर नमस्कार, नयाँ वर्षको धेरै धेरै शुभकामना छ तपाईँलाई। मेरो पनि ह्याप्पी न्यू इयर दिदी, सेम टु यू है। अनि कहाँबाट को बोल्दै हुनुहुन्छ? चिन्नु भएन दिदी? चिन्नु भएन त अबी, साँच्ची हो र? हो नि त, मैले झुटो बोल्छु र होइन राजी? त्यही त, झुटो बोल्नु त हुन्थेन क्या, तर आज तपाईँले झुटो बोल्नु भयो कि? होइन होइन, झुटो बोलेको छैन मैले, होइन चिनेर पनि नचिने जस्तो गरौँ क्या तपाईँले, लास्ट मैले चिनेर थिएँ भन्छ तपाईँले, लास्टमा मैले नाम भन्यो भने है। हजुर, धेरै समय पछाडि आउनु भयो होइन, त्यही भएर हल्का हल्का रिस उठिरहेको छ कि, त्यही भएर नभनेको। यस्तो आफ्नो कार्यस्थलले गर्दा नि दिदी है, अन्त ठिकै छ, त्यति भनिदिनुहोस् न, त्यसपछि त फेरि म कहाँ रिसाउँछु त नि। त्यही त, मैले यस्तो अर्पण, मैले जस्तो माया गर्ने अर्पण कसले गर्छ? त्यही भएर फोन गर्नुभयो है। अनि कहाँबाट रे प्रेमजी? चैनपुरबाट हो, चैनपुरमै हुनुहुन्छ? म त चैनपुर छोड्नु भयो कि भनेर कि ल ठिक छ। अनि के छ तपाईँको 2070 साल समग्रमा कस्तो रह्यो भन्नुहोस् त? अब समारोहमा भन्नु पर्दाखेरि होइन, जो नरमाइलो भन्दा पनि रमाइलो चाहिँ बढी भयो, रमाइलो पछि चाहिँ बढी भयो होइन है। खासै जस एकदम के भयो त्यस्तो रमाइलो सुनौ न हामी पनि, के भएछ 70 सालमा हाम्रो प्रेमजीको जो अहिलेसम्म यति रमाइलो यति खुसी हुनुहुन्छ? हजुर, मेरो चाहिँ कस्तो भने आफूले सोचेको कुराहरू चाहिँ एकदम पुग्यो कि होइन। मेरो यही सालमा मेरो प्यारी छोरी जन्मिने होइन होइन, मैले सोचेको कुरा त्यही थियो, सोचेको कुरा पुरा हो त्यही। भने पछाडि एकदमै खुसी हुनुहुन्छ। अब के छ 71 सालको प्लानिङहरू? प्लानिङहरू त खासै अहिले भर्खर त आज स्टार्टिङ हुँदैछ होइन, त्यस्तो प्लानिङ सेट त गरेको छ। तै पनि यो सालमा चाहिँ अब म यस्तो गर्छु भनेर केही अठोट गरिसक्नु भयो कि भनेर सोधेको कि? मेरो केही पनि छैन, एकदम तपाईँहरूसँग यसै गरी सधैँ कुराकानी गर्न पाइराखौँ होइन, यसै गरी 71, 72, 73, 74 साल चाहिँ यसरी मनाइराख्न पाऊँ, यति चाहना छ मेरो चाहिँ। मेरो पनि दिदी, तपाईँले जसरी चिजो चितवनवासीलाई छोडेर कहीँ पनि नजाने होइन, त्यसरी अर्पण एफएमलाई चलाएर बसिरहनु होइन, दिदीले सोचेको आफूले सोचेको कुराहरू पुरा होस् यो 2000 हार्दिक मङ्गल। अनि उता राज दिदी राज दादालाई पनि भनिदिनु होइन, त्यो कार्यक्रमको बेला आएको थिएँ होइन दिदी होइन, हजुर धुमधामले नाचिन् त मैले, दिदीले चाहिँ मैले दिदीलाई चिनेँ तर दिदीले चाहिँ मलाई चिन्नु भनेर है, तर तपाईँ चिनाउन आउनु भएन त्यही भएर नचिनेको होइन। हजुर दिदी ल ठिकै छ, प्रेमजी आउनुभयो खुसी लाग्यो, छुटौँ है। नमस्कार। प्रेमजी आउनु भएको थियो यति बेला चैनपुरबाट, र यति बेला हामी शुभकामना विशेष कार्यक्रममा तपाईँहरूको माझमा जुटिराखेका छौँ, र आउन चाहनुहुन्छ आफ्नो घर परिवारलाई शुभकामना दिन मन लागेको छ यो शुभ घडीमा भनेदेखि चाहिँ फोन गर्नुहोस् हामीलाई 0655-63-332 यो बाटो तपाईँको लागि खुल्ला छ। र यति बेला अर्को साथी पनि आउने तर्खरमा हुनुहुन्छ, 0655-63-332 बाटो खुल्लैछ, विशेष गरी हामीहरूको खुसीको पल खुसीको क्षण नयाँ वर्षको यो शुभ अवसरमा छौँ हामी, र शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ तपाईँसँग यति बेला चाहिँ, र तपाईँ पनि आफ्नो घर परिवारलाई आफ्नो साथी सङ्गीहरूलाई शुभकामनाका केही शब्दहरू छोड्न चाहनुहुन्छ, एक किसिम भए पनि अलिकति रमाइलो बनाउन चाहनुहुन्छ यो समयलाई भनेदेखि हामीलाई फोन गर्नुहोस्, 0655-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कुराकबाट प्रमोद तामाङ। कुराकबाट प्रमोद तामाङ, हजुर। अनि प्रमोद जी, हजुर, नव वर्ष 2071 सालको तपाईँलाई धेरै धेरै शुभकामना छ। धन्यवाद। अनि मेरो तर्फबाट नि हजुरहरूलाई एफएमको परिवारका लागि, अनि मेरो परिवारको लागि, अनि गाउँ घर छिमेकीहरू साथीहरूलाई सबै यो 2061 सालको 71 सालको है व्यक्त गर्न चाहन्छु दिदी। हुन्छ प्रमोदजी, अहिले पनि छुट्टै हामी शुभकामना मात्र आदान प्रदान गरिराखेका छौँ है। हजुर हजुर, नमस्कार। अच्छा प्रमोदजी हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो, र तपाईँ पनि आउन चाहनुहुन्छ, शुभकामनाहरू व्यक्त गर्न चाहनुहुन्छ आफ्नो घर परिवारलाई आफ्नो साथी सङ्गीहरूलाई भनेदेखि फोन गर्नुहोला, विशेष गरी अहिले तपाईँहरूले नयाँ वर्ष मनाइराख्नु भएको छ, आफ्नो घरमा आफ्नो परिवारमा आफ्नो साथी सङ्गीसँग रमाइलो गरिराख्नु भएको छ, तपाईँको रमाइलो सदैव आजको दिन जस्तै गरी भइराखोस्, सधैँ तपाईँ आजको दिन जस्तै गरी खुसी सुखी रहनुहोस् हाम्रो शुभकामना छ तपाईँलाई। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्थ्यो तर उहाँको फोन चाहिँ डिस्कनेक्ट भएको छ, 0655-63-332 यो बाजो तपाईँको लागि हामीले खुला गरिराखेका छौँ, र यति बेला आइसक्नु भएको छ अर्को साथी, उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि बाटुली लामा। बाटुलीजी, नयाँ वर्ष 2071 सालको अवसरमा तपाईँलाई धेरै धेरै शुभकामना छ। धन्यवाद। अनि बाटुलीजी, समग्रमा तपाईँको 2070 साल कस्तो रह्यो भन्नुहोस् न? त्यस्तो अविस्मरणीय त्यस्तो केही कामहरू गर्नुभयो, केही त्यस्तो केही कामहरू भयो कि भएन 70 सालमा? तर समग्रमा राम्रो नै रह्यो। ल ठिक छ, अनि 71 सालमा के गर्छु भन्ने अठोट राख्नु भएको छ, के कस्तो प्लानिङहरू छ? पुरा गर्न सकौँ होइन। अनि शुभकामनाका शब्दहरू अरू कसै साथी सङ्गीलाई दिनु छ भने दिन सक्नुहुन्छ यति बेला? धन्यवाद। हुन्छ बाटुलीजी, तपाईँलाई पनि धेरै धेरै शुभकामना छ नयाँ वर्षको, अहिले भने छुटौँ, नमस्कार। कुराकबाट बाटुलीजी आउनु भएको थियो र शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा यति बेला हामीले प्रस्तुत गरिराखेका छौँ। तपाईँ पनि शुभकामनाहरू दिन चाहनुहुन्छ आफ्नो घर परिवारलाई, आफ्नो साथीसँगै इष्टमित्रलाई भनेदेखि हामीलाई फोन गर्नुहोस्। 0556563332 यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो। हेलो, नमस्ते दिदी। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि रूपचन्द तामाङ। हजुर, अनि रूपचन्दजीलाई नयाँ वर्षको धेरै धेरै शुभकामना। धन्यवाद छ, हजुरलाई पनि 71 सालको शुभकामना। धन्यवाद। अनि रूपचन्दजी, हजुर, के गर्नुभयो 2070 सालमा तपाईँले बिर्सनै नसक्नु भएको काम, त्यस्तो केही गर्नुभयो? केही गर्नु भएन। समग्रमा अलिकति दुःखद रह्यो कि अलिकति सुखद रह्यो कि अलिकति रमाइलो रह्यो कि कस्तो रह्यो 70 साल चाहिँ? रमाइलै रह्यो। ल ठिक छ, 71 साल अझै राम्रोसँग बितोस्, अझै रमाइलोसँग बितोस् तपाईँको है। धेरै धेरै शुभकामना। अनि तपाईँ अरू कसैलाई शुभकामना दिन चाहनुहुन्छ यति बेला? सर्वप्रथम हजुरको लागि धन्यवाद। हजुर, अर्पण होलिनीको लागि, अनि मेरो साथीहरू अशोक, प्रेम, कुमार, प्रवीण, प्रज्वल, अनि सोनम, अनि मेरो घर परिवारको लागि, अनि रमेश, तिलक, अनि मेरो दाई भोजूको लागि, अनि रूपचन भन्ने चिनी नचिनी सम्पूर्णको लागि दिदी। हुन्छ रूपचन्दजी, अहिले भने छुटौँ, नमस्कार। नमस्ते दिदी। रूपचन्द आउनु भएको थियो यति बेला कुराकबाट। धेरै कुराको साथीहरूले एकदमै माया गर्नुहुन्छ, एकदमै खुसी पनि लाग्छ। तपाईँ सबैजनालाई यस्तै गरी माया गर्नुहोस्, कुराको साथीहरूले त माया गर्नुहुन्छ, धेरै सम्झिनुहुन्छ रेडियो अर्पणलाई। तपाईँ पनि हामीलाई माया गर्नुहुन्छ थाहा छ, तर तपाईँ अलिकति व्यस्त हुनुहुन्छ, जो कुराकभन्दा अलिकति बाहिर हुनुहुन्छ, यताउता हुनुहुन्छ। तपाईँहरू पनि यो समयमा आफ्नो घर परिवार, आफ्नो साथीसङ्गीलाई शुभकामना दिन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोस्। आज हामी शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ र 0556563332 यो बाटो तपाईँको लागि खुल्ला पनि छ। कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर दिदी, नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट तिलक तामाङ। तिलकजी, नववर्ष 2071 सालको तपाईँलाई पनि हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद। अनि तिलकजी भन्नुहोस् न, तपाईँको 2070 साल समग्रमा कस्तो रह्यो? एकदमै तपाईँले सम्झिन लायकको रमाइलो क्षण छ कुनै? नरमाइलो छेड छ कुनै? कुनै बेलामा कसैसँग झगडा गरियो होला, कुनै बेलामा मिलियो होला होइन? तर अब 2071 सालदेखि चाहिँ सबैसँग मिल्नुहोस् होइन, कसैलाई नराम्रो नगर्नुहोस् है। अनि तपाईँले सोच्नु भएको जस्तै होस् आगामी दिनहरूमा, दिनहरू तपाईँको लागि धेरै धेरै शुभकामना छ। अनि तपाईँको कसलाई शुभकामना दिन चाहनुहुन्छ यति बेला? हुन्छ तिलकजी, छुटौँ, नमस्कार। तिलक आउनु भएको थियो यति बेला कोराकबाट, र हामी यति बेला शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। भर्खरै मात्र तपाईँले रेडियो खोल्नु भएको छ भने तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज, र शुभकामना विशेष कार्यक्रम यो शुभ उपलक्ष्यमा तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। 0956 63 332 को बाटो पनि तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? परासाद अनबाट। यहाँको शुभ नाम? हजुर, शुभ नाम मेरो जुद्धराज तामाङ। जुद्धराज, हजुर। अनि के छ जुद्धराज जी, तपाईँको हाल खबर? एकदम ठिक छ दिदी। नयाँ वर्षको धेरै धेरै शुभकामना छ तपाईँलाई। तपाईँलाई पनि धेरै धेरै शुभकामना। अनि समग्रमा जुद्धराजजीको 2070 साल कस्तो रह्यो? 71 सालमा के कस्तो प्लानिङ छ? अब के गर्छ दिदी, अब 70 साल अब राम्रैसँग मनायो, अब नयाँ वर्ष आजदेखि लागेछ, अब 71 साल पनि राम्रोसँग बिताउने मन छ। जे होस् तपाईँले सोच्नु भएको जस्तै होस्, तपाईँको 71 साल, तपाईँलाई शुभकामना छ है। धन्यवाद। अनि को कसलाई शुभकामना दिन चाहनुहुन्छ यति बेला? सर्वप्रथम हजुरलाई धन्यवाद। त्यस पछाडि मेरो घर परिवार अनि यहाँ हाम्रो साथीहरू 12 जना छ, 12 जना साथीहरू सम्झन चाहन्छु। सबैजनालाई मेरो तर्फबाट पनि शुभकामना सुनाइदिनुहोस् है। धन्यवाद, ल नमस्कार। हजुरराजजी हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनु भएको थियो। हजुर तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला। हुन त तपाईँ यति बेला आफ्नो घर परिवारमा हुनुहुन्छ, आफ्नो साथी सङ्गीसँग निकै नै रमाइलो गरिराख्नु भएको छ होला, आजको यो दिनलाई विशेष बनाउन खोजिराख्नु भएको छ होला। विशेष पनि बनाउनुहोस् ताकि आजको दिनमा तपाईँ रम्नुभयो, खुसी हुनुभयो भने सदैव वर्षभरि नै खुसी हुनुहुनेछ भन्ने भनाइ पनि छ। त्यसैले सकेसम्म खुसीहरू बटुल्नुहोला आज। र यति बेला अर्को साथी पनि हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, नमस्ते दिदी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? शक्तिखोरबाट शिव ढुङ्गाना। अनि शिवजी, नयाँ वर्ष 2071 को तपाईँलाई पनि धेरै धेरै शुभकामना छ। तपाईँलाई पनि मेरो धेरै धेरै शुभकामना दिदी, अनि अर्पण एफएम होल युनिटलाई पनि मेरो ह्याप्पी न्यू इयर भन्न चाहन्छु। धेरै धेरै धन्यवाद छ। अनि शिवजी, हजुर, तपाईँको कस्तो रह्यो 70 साल भन्नुहोस् त? 70 साल हजुर एकदम सुखमय, एकदम राम्रोसित बित्यो हजुर। एकदम राम्रो भयो हजुर। ल ठिक छ, तपाईँले 70 सालमा एकदमै बिर्सनै नसक्नु भएको त्यो रमाइलो क्षण छ कुनै? मैले हजुर मैले त्यस्तो बिर्सनै नसक्ने क्षण चाहिँ होइन दिदी, होइन, तर समग्रमा चाहिँ रमाइलोसँगै बित्यो हजुर। ल ठिक छ, अनि 71 सालको प्लानिङहरू के छ? के छ प्लानिङहरू अब यो नयाँ वर्षबाट यो गर्छु भन्ने सोच केही राख्नु भएको छ कि के छ? प्लान त केही छैन दिदी, अब भर्खर एसएससी दिएर बसेको, अब त्यस्तो प्लान चाहिँ केही छैन। राम्रो मार्क्स आओस्, राम्रो कलेजमा पढ्न सकौँ, होइन, त्यस्तो सोचहरू पक्कै पनि छ होला, होइन? तपाईँको मनोकाङ्क्षाहरू सबै पुरा होस्, यो नयाँ वर्षले तपाईँको लागि बहार बोकेर आओस्। तपाईँलाई धेरै धेरै शुभकामना छ। अनि कसलाई शुभकामना दिन चाहनुहुन्छ यति बेला? सर्वप्रथम हजुरलाई धन्यवाद, अर्पण एफएम होल युनिटलाई, अनि मेरो उता चितवनतिर के अरे न्युरेनतिर हुनुहुन्छ के अरे दिदी बहिनीहरू, मलाई मलाई के अरे शिव ढुङ्गाना भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि 2071 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। हुन्छ शिवजी, फेरि फेरि पनि आउँदै गर्नुहोला। नमस्कार। शिव ढुङ्गाना हुनुहुन्थ्यो यति बेला, शक्तिपुरबाट आउनु भएको थियो। र तपाईँ पनि आउन चाहनुहुन्छ, शुभकामनाहरू यसै गरी व्यक्त गर्न चाहनुहुन्छ, आफ्नो घर परिवारलाई आफ्नो साथी सङ्गीहरूलाई शुभकामनाका शब्दहरू राख्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556 63 332। यो बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, राजजीले इसारा गर्नुभएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि सरिता लामा। नयाँ वर्षको हाम्रो सरिताजीलाई पनि धेरै धेरै शुभकामना। धन्यवाद। अनि सरिताजी, सरिताजी, हेलो, सरिताजी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ हामीले राम्रोसँग कुराकानी गर्न सकेनौँ, अलिकति फोन लाइनमा समस्या हो कि नेटवर्कमा अलिकति समस्या भएर होला, सायद उहाँसँग पुरै चाहिँ कुराकानी गर्न सकेनौँ। जे होस्, शुभकामनाका शब्दहरू सायद उहाँले राख्न खोज्नु भएको थियो। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट सम्झना लामा। अनि सम्झनाजी, नयाँ वर्षको तपाईँलाई पनि धेरै धेरै शुभकामना छ मेरो तर्फबाट। धन्यवाद। अनि के छ हाम्रो सम्झनाजीको 2070 साल समग्रमा कसरी बित्यो? मध्यम नै रह्यो, एकदमै सम्झिन लायकको पनि खासै केही भएन, तर जे होस् अलिकति नराम्रो भन्ने पनि खासै केही भएन है। ल ठिक छ, अब बितिहाल्यो 2070 साल त होइन, हामी यो नयाँ वर्षको यो शुभ घडीमा छौँ। र आजबाट चाहिँ तपाईँले के कस्तो प्लानिङहरू सोच्नु भएको छ अबको वर्षमा, यो वर्षमा चाहिँ मैले यो गर्छु भन्ने त्यस्तो सोच छ केही? ल ठिक छ, बिस्तारै बिस्तारै सोच्नुहोस्, राम्रो राम्रो कामहरू गर्नुहोस् है। अनि तपाईँको शुभकामनाका शब्दहरू कस कसको लागि छ आज? स्पेसल त हजुरको हो, फ्यामिलीलाई। धन्यवाद। अनि मेरो घर परिवारलाई हजुर, अनि मेरो गोर्खामा रहनु भएको दिदी, अनि मेरो फ्रेन्डहरूलाई सबै, र 2071 सालको लाखौँ लाख शुभकामना भन्छु। हुन्छ सम्झनाजी, छुट है, नमस्कार। सम्झना हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो, र तपाईँ पनि नववर्षको यो शुभ अवसरमा आफ्नो आफन्तहरूलाई आफ्नो साथी सङ्गीहरूलाई शुभकामनाहरू व्यक्त गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् हामीलाई, हामी तपाईँको शुभकामनाका शब्दहरू तपाईँको आफन्तसम्म पक्कै पनि पुर्याउँछौँ। 0556 63 332 बाटो भएर यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रज्वल तामाङ। कहाँबाट प्रज्वलजी? कुराकदेखि। हाम्रो प्रज्वलजीलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना छ। अनि प्रज्वलजी, समग्रमा तपाईँको 2070 साल कस्तो बित्यो, कस्तो बित्यो? समग्रमा भन्नुपर्दा देश राम्रै भयो, अब आफूले सोचे जस्तै यस्तो कुरो पनि भयो है। खुसी हुनुहुन्थ्यो 70 सालमा भएका कामहरूबाट? ल ठिक छ, 71 सालमा के छ प्लानिङहरू, केही गर्नु भएको छ कि छैन अब यस्तो गर्छु भन्ने? ल ठिक छ, तपाईँको 71 साल पनि 70 साल जस्तै रहोस्, अझ राम्रो होस्, तपाईँलाई शुभकामना छ। धन्यवाद। अनि तपाईँको शुभकामनाहरू कसको लागि छ आज? फर्स्ट अफ अल हामीको लागि धन्यवाद। अनि एसएमबीलाई हजुर, अनि जसले मेरो नाम लिनुहुन्छ उहाँको सबैलाई, र मलाई हुन्छ प्रज्वल, छुटौ नमस्कार। प्रज्वलजी आउनु भएको थियो यति बेला कुराकबाट, र शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ, मात्रै तपाईँको शुभकामनालाई साटा साटा गरिराखेका छौँ, तपाईँको आफन्तसम्म तपाईँको साथी सङ्गीसम्म शुभकामनाका शब्दहरूलाई पुर्याइराखेका छौँ। र 0556 63 332 बाटो तपाईँको लागि खुल्लै छ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट के भन्नु पर्यो? केशव चेपाङ। अनि केशव नयाँ वर्षको धेरै धेरै शुभकामना तपाईँलाई। धन्यवाद। अनि के सब कतिमा पढ्नुहुन्छ तपाईँ? सेभेनमा। कस्तो छ पढाइ? राम्रै छ। अहिले रिजल्ट निस्किसक्यो कि निस्किया छैन? भने पछाडि इक्जाम कस्तो भएको छ? राम्रो भएको छ। ल अब रिजल्ट पनि एकदमै राम्रो आओस्, के सबले सोचेको जस्तै नम्बर आओस्, हाम्रो शुभकामना छ। 71 सालले अझै बढी खुसी थपोस् के सबको लागि। धेरै धेरै शुभकामना छ। अनि के सबको शुभकामना कसको लागि आज? धन्यवाद। हुन्छ केशव, छुटौ, नमस्कार। केशव हुनुहुन्थ्यो यति बेला खोराकबाट आउनु भएको थियो। र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फटाफट फोन गर्नुहोला। हामी तपाईँहरूको फोनहरूलाई मात्र लिइराखेका छौँ यति बेला। गीत सङ्गीतहरू पनि राख्थ्यो तपाईँहरूको लागि, र आज चाहिँ विशेष गरी यो शुभ उपलक्ष्यमा छौँ र तपाईँलाई शुभकामना दिन मन लागिराखेको छ। यसै कारणले गर्दाखेरि तपाईँहरूको शुभकामनालाई मात्रै स्थान दिइराखेका छौँ। र तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस्। हाम्रो स्टुडियोको फोन लाइन खुल्ला छ, 0556 63 332 यो बाटो हो। यदि भर्खरै रेडियो खोल्नु भएको छ, शुभकामना दिन मन लागेको छ, नम्बर एकपटक भनिदिए नै हुन्थ्यो भनेर सोचिराख्नु भएको छ, सुनिराख्नु भएको छ भने पक्कै पनि भन्छु 0556 63 332 यो नम्बरमा तपाईँ फोन गर्नुहोस्। हामी तपाईँको शुभकामना तपाईँको घर परिवारसम्म पक्कै पनि पुर्याउने नै छौँ। र यति बेला अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, सेम टु यु। नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? मेरो पनि एकदम ठिक छ। अनि आज नयाँ वर्ष के गरी मनाउँदै हुनुहुन्छ? नयाँ वर्ष घरमै बस्ने, एफएम सुन्ने, फोन गर्ने, साथीहरूलाई विश गर्ने, यस्तै यस्तै। त्यही है। फेसबुक कतिको चलाउनुहुन्छ? फेसबुक फुर्सदको समयमा चलाइन्छ भनौँ न। विशेष गरी केही चाडबाड पर्दाखेरि अझ साथीहरूसँग नजिक हुनलाई फेसबुक छ क्या हाम्रो माझमा, होइन? धेरैजनाले फेसबुकबाट पनि शुभकामनाहरू आदान प्रदान गरिराख्नु भएको छ, त्यही भएर सोधिहालेको के भूमिकालाई। त्यही त, त्यही त भनौँ न, फेरि भने जस्तो समयमा फेरि काम पनि गर्ने, नेटवर्कले चल्दैन है। अब जतिखेर चल्छ, फुर्सद हुन्छ, त्यतिखेर चलाउँछु। ल ठिक छ। अनि हाम्रो भूमिकाको 2070 साल समग्रमा कस्तो रह्यो? समग्रमा ठिकै भनौँ दिदी, अब यति भनौँ न, एउटा घटना पनि घट्यो है 70 सालमा। त्यसैले मलाई अब त्यस्तो घटना चाहिँ नहोस् भन्न चाहन्छु। 71 मलाई मात्र नभए कसैलाई त्यस्तो घटना चाहिँ कहिले पनि नघटोस् भन्न चाहन्छु। के भयो त्यस्तो? बाइक एक्सिडेन्टमा परेर 2-3 महिना अब फ्र्याक्चर भएपछि है, अब त बाहिर जान नसक्ने थला परेको थियो नि त, त्यस्तै अवस्था चाहिँ अब कसैलाई नहोस् भन्न चाहन्छु म। भने पछाडि अहिले त पुरै ठिक हुनुहुन्छ है? अहिले त ठिक भइसक्यो दिदी, कार्तिक महिनामा त्यस्तो भएको, अहिले भनौँ 3 महिना जति म कहीँ जानु पनि पाइनँ, एकै ठाउँमा थला पऱ्यो, पछि चाहिँ अहिले ठिक भइसक्यो। ल ठिक छ, अब चाहिँ विशेष ख्याल गर्नुहोस् है। जेस अलिकति दुःखद नै रहेछ हाम्रो भूमिकाको लागि चाहिँ है। हजुर, अरू सबै राम्रो, त्यही घटनाले गर्दा चाहिँ अलिक नरमाइलो लाग्यो भनौँ, त्यो वर्ष नै अलिकति खल्लो भएको के जस्तो लाग्यो है। हजुर हजुर, ठिकै छ। हाम्रो भूमिका आगामी दिनहरूमा त्यस्तो कहिले नहोस्, कसैलाई पनि नहोस् है, हाम्रो चाहना शुभकामना छ तपाईँलाई पनि। धन्यवाद। र कसको लागि छ तपाईँको शुभकामना चाहिँ यति बेला? फर्स्ट अफ अल भन्नुपर्दा तपाईँको लागि धन्यवाद, टेक्निसियन दाजुको लागि, अर्पण होल युनिटको लागि, र मेरो आफ्नै घर परिवार, मामा घर परिवार, मेरो काकालाई सिलिङ मकवानपुरका सम्पूर्ण साथीहरू, र मकवानपुर बहुमुखी क्याम्पस ब्याचलर फर्स्ट इयर मतदण्डत मेरो साथीहरू, अनि त्यसको नाम लिनुपर्दा चाहिँ मेरो प्यारी साथी विष्णुमुक्तान र सदन आइथिङको लागि मेरो सम्झना सहित 2071 सालको शुभकामना, र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई ह्याप्पी न्यु इयर 2071 भन्दै छुट्टिन चाहन्छु। नमस्ते। नमस्कार। भूमिका हुनुहुन्थ्यो यति बेला, काँक्राबाट आउनु भएको थियो। र तपाईँ पनि शुभकामना दिन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोस्। धेरै समय छैन, अब एकजना साथीसँग मात्र कुराकानी गर्न सक्छौँ भन्नुभएको छ राजीले। हजुर होस्, तपाईँसँग शुभकामना साट्नको लागि हामी 5 बजीसम्म रहन्छौँ। र तपाईँ शुभकामनाहरू दिन चाहनुहुन्छ भनेदेखि हाम्रो स्टुडियोको फोन नम्बरमा फोन गर्नुहोला। हामी शुभकामना विशेष कार्यक्रम दिनैभर तपाईँहरूको माझमा जोड्नेछौँ। र यस पछाडि पनि नेपाल बाणी समाचार लगत्तै हामी शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा लिएर फेरि आउनेछौँ। रेडियो अर्पण 104.5 MHz सियर सदस्यहरूसँगको शुभकामनाका शब्दहरूलाई पनि तपाईँहरूको माझमा जोड्नेछौँ। र यति बेला भने कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? देवौलीबाट कुसुम अमाल। अनि के छ कुसुम, हाल खबर? ठिक छ। कुसुमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना छ। धन्यवाद। अनि कुसुम, कस्तो रह्यो तपाईँको 2070 साल चाहिँ? राम्रै भयो राम्रै भयो कि राम्रो भयो? राम्रै भयो। ल ठिक छ, नराम्रो कुराहरूलाई बिर्सिनुहोस्। आगामी दिनमा नराम्रो कुराहरू नहोस् तपाईँको लागि, होइन, राम्रो कुराहरू अझै थपिँदै जाओस्। तपाईँलाई धेरै धेरै शुभकामना छ। अनि तपाईँको शुभकामना चाहिँ कसको लागि छ आज? धन्यवाद। हुन्छ, छुटौँ है। नमस्कार। कुसुम हुनुहुन्थ्यो यति बेला, र शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। शुभकामनाहरू आदान प्रदान गरिराखेका छौँ। र पो भने हामी एकैछिन तपाईँहरूबाट छुट्टिनुपर्छ, किनकि नेपाल बाणी समाचार तपाईँहरूको लागि प्रस्तुत गर्नुपर्छ। समाचारपछि फेरि पनि हामी शुभकामनाका शब्दहरू साट्नको लागि उपस्थित हुनेछौँ। तपाईँसँग पनि शुभकामना साट्छौँ। रेडियो अर्पण 104.5 MHz सियोर सदस्यहरूसँग पनि शुभकामनाहरू आदान प्रदान गर्नेछौँ। करिब 5 बजेसम्म हामी यस्तै गरी आज तपाईँको माझमा तपाईँसँगै रहन्छौँ। र तपाईँ पनि रेडियो अर्पणसँगै रहनुहोला। आज जो जो साथीहरूले अहिले फोन गर्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। आज कार्यक्रममा आउनु भएको थियो कुराकबाट दिपेन्द्र, चैनपुरबाट प्रेम, कुराकबाट हुनुहुन्थ्यो प्रमोद, कुराकबाटै बाटुली हुनुहुन्थ्यो, कुराकबाटै रूपसन हुनुहुन्थ्यो, कुराकबाटै तिलक, कुराकबाटै जुद्धराज हुनुहुन्थ्यो, त्यस्तै गरी शक्तिखोरबाट शिव ढुङ्गाना, कुराकबाट सरिता, पदमपुरबाट सम्झना, त्यस्तै गरी कुराकबाट प्रज्वल आउनु भएको थियो, कुराकबाटै केशव आउनु भएको थियो, काँक्राबाट भूमिका, र अन्तमा कुसुम आउनु भएको थियो। तपाईँ सम्पूर्णलाई धन्यवाद छ। फोन प्रयास गर्नुभएको छ होला तपाईँमध्ये कतिले, तपाईँलाई पनि धन्यवाद छ। फेरि शुभकामना साट्नको लागि हामी एकैछिन पछाडि तपाईँहरूको माझमा आउने नै छौँ। यदिन्जेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभयो प्राविधिक मित्र राजलाई धेरै धेरै धन्यवाद। र शुभकामना विशेष कार्यक्रमबाट एकैछिनको लागि म प्रतीक्षा पनि ओझेल पर्छु, केही समय पछाडि तपाईँलाई भेट्नको लागि फेरि आउनेछु। नमस्कार।